آگے فرمایا وَلَا تَقْرَبُ الْمَالَ الْيَتِيمِ إِلَّا بِالَّتِي أَحْسَن، یتیم کے مال کے قریب بھی مت جانا سوا اچھی نیت کے ساتھ، حَتَّى يَبْلُغَ أَشُدَّهُ، جب تک کہ وہ اپنی بلوغت کو، اپنی توانائی کو، اپنی سمجھداری کو نہ پہنچ جائے۔ یتیم کے مال کے قریب بھی مت جانا۔ عربوں میں طریقہ یہ تھا دور جہالت میں، اگر کوئی شخص مر جاتا تو سب سے پہلے گھر کا سب سے طاقتور مرد خاندان کا اس پورے مال پہ قبضہ کر لیتا۔ بچوں کو جو ہے ان کا حق نہیں دیا جاتا، یتیموں کو، بچیوں کو جو ہے یہ وعدہ کر کے اٹکا دیا جاتا کہ تمہاری شادی ہم اپنے بچوں سے کریں گے، اور کبھی نہیں کی جاتی، صرف وراثت نہ تقسیم ہو ان کا حق لینے کے لیے کیا جاتا۔ کیا کرتے تھے عربوں میں، بولتے تھے بھائی تمہاری بیٹیوں کو ہم شادی، مطلب اس عورت سمجھو، شوہر کا انتقال ہو گیا، بچے یتیم ہو گئے، تو بولتے تھے ارے گھبراؤ مت، تمہاری بیٹیوں سے ہم شادی کروا دیں، جائیداد دے دو ہم کو، سب دے دو ہمارے پاس، لیکن بھائی کا ہے نا ہم رکھیں گے، اور اس لیے، اور شادی کبھی نہیں کرتے ان لڑکیوں سے، کیوں، صرف اٹکا کے رکھ دیتے تھے تاکہ مال نہ جائے، سمجھے آپ، اور مختلف طریقوں سے مال کھا جاتے تھے۔ تو اللہ نے کہا یتیم کے مال کے قریب میں مت جاؤ، یا احسن، سوائے اچھی نیت کے ساتھ، باللتی احسن، اس لیے کہ قرآن میں ایک پہلی آیت نازل ہوئی تھی جس میں اللہ نے کہا یتیم کے مال کے قریب بھی مت جاؤ، تو صحابہ کا یہ حال ہو گیا تھا ڈر کے کہ یتیم کا اگر مال رہا تو نزدیک ہی نہیں جاتے تھے، ایسا فزیکلی بھی اس سے دور رہتے تھے، نہیں یتیم کا مال ہے، سمجھے آپ، فزیکلی بھی دور، یتیم کا مال ہے۔ قرآن نے جگہ کہا جو لوگ یتیم کا مال کھاتے ہیں وہ اپنے پیٹوں میں آگ بھرتے ہیں جہنم کی، تو نزدیک بھی نہیں جاتے تھے۔ پھر قرآن نے کہا سوائے اچھی نیت کے، مطلب بری نیت سے مت جاؤ، ورنہ صحابہ تو جا ہی نہیں رہتے، کوئی آیا بولا یتیم کے پیسے تو بولتے تھے نہیں ہونا ہی نہیں ہم کو، دور رہو، یتیم کے مال کے قریب مت جاؤ، قرآن نے کہا، ہاتھ میں نہیں۔ پھر قرآن نے کہا احسن، اچھائی کی نیت سے جا سکتے ہیں، یتیم کا مال لے کر ری انویسٹ کرتا ہوں، یا چلو مال نہیں ہے، بزنس چھوڑ کے گیا یتیم، مطلب ایک انسان نے بزنس چھوڑ کے گیا، کیش نہیں تھا، تو یہ بزنس کو میں چلا لیتا ہوں تاکہ میرے بھانجے بھتیجے جو یتیم ہیں وہ اس میں کھائے پیے، لیکن یہ بزنس میں تب تک چلاؤں جب تک وہ بڑے، جب وہ بڑے ہو جائے، سمجھداری حاصل کر رہے، بالغ ہو جائے، وہ خود بولے کہ اب ہمیں دے دیجئے، تو میں کہوں گا یہ لیجیے آپ کا، اور میں نکل جاؤں گا۔ یہ نہیں کہ بیٹے اتنے اتنے تھے، تمہارا باپ تو مر گیا تھا، ہم نے پالے بڑا کیا، اب تھوڑی چھوڑ سکتے ہیں، ہمارے پاس ہوتا ہے، یتیم کو اگر کوئی پالتا بھی ہے، اس کی ذمہ داری لیتا بھی ہے، اس کی مال کی کفالت کرتا بھی ہے، اس کی زمین جائیداد کو سنبھالتا ہے، احسان جتاتا ہے پوری زندگی، پوری زندگی، بیٹے اب مانگ رہے تم، جب اتنے اتنے تھے تم، تمہارے ابا تو چلے گئے تھے، تمہار کو پالے، تمہارے امی کو پالے، تمہارے بہنوں کو یہ کرے، وہ سب ٹھیک ہے، لیکن اس کا بدلہ ملیں گے نا آخرت میں، دنیا میں کیوں چاہتے ہو تم بدلہ۔ تو کہا یتیم کے مال کے قریب مت جاؤ سوائے اچھی نیت سے، جب تک کہ وہ اپنی پوری طاقت، توانائی، سمجھداری کو نہ پہنچ جائے۔ تو ایک یتیم ہے، اس کے والد کا بزنس تھا جو آپ کے بھائی تھے، آپ اس بزنس کو چلاتے رہیے، آپ چلا سکتے ہیں تو، اور اس بزنس کو چلانے کے اندر اگر آپ کو کچھ اخراجات آتے ہیں تو وہ بھی آپ اس بزنس سے لے سکتے ہیں، یہ بھی بالکل جائز ہے آپ کے لیے۔ یتیم کا مال ہے، اس مال کو سنبھالنے کی کچھ کاسٹ آتی ہے، زمین ہے، جائیداد ہے، غلہ ہے، جانور ہے، اب جانوروں کو پالنا پڑے گا نا، سنبھالنا پڑے گا، تو ظاہر سی بات ہے سنبھالنے والا کچھ پارٹ انکم کا لے سکتا ہے، کیوں، یہ بول کر کہ یہ میری کفالت سنبھالنے کے چارجز ہے، میں وقت دے رہا ہوں نا، یہ بالکل جائز ہے، لیکن یہ نہیں کہ آپ وقت دیں گے اور بعد میں بولیں گے بیٹے تم اتنے ہوتے آپ نہیں دیتا، چلو جاؤ، نہیں، جب وہ بڑا ہو جائے کہیے یہ لیجیے آپ کا مال، یہ لیجیے آپ کی زمین، یہ جائیداد، یہ کیش، یہ بینک بیلنس، یہ بانڈس، یہ سیکیورٹیز، یہ ایف ڈیز، یہ سب آپ کا ہوا، آپ کے والد چھوڑ گئے تھے، ہمارے پاس تھا لیکن اب لے لیجیے، ہاں جو میں نے سنبھالا بیٹے اتنے دن پراپرٹی وغیرہ جب تم چھوٹے تھے تو یہ حساب بنا، اور میں اتنے اتنے ہزار اس میں سے لیتا رہا، چونکہ میں اس کو وقت دیا کرتا تھا، پیٹرول میرا خرچ ہوا، اور ظاہر سی بات ہے کوئی بھی بولیں گا نہیں یہ حق ہمارا مارا، وہ بولیں گا بہت اچھا کیا آپ نے، کچھ چیزوں کو مینٹیننس سے کچھ لگیں گے نا، بکری اگر کوئی چھوڑ کے گیا یتیم کی تو بکری کو گھاس دیں گا تو دودھ کا فائدہ بھی بڑھا سکتا ہے نا، وہ آدمی گھاس کو کاسٹ دے رہا ہے نا، پیسہ لگ رہا ہے نا، جو کہ یتیم تو کماتا نہیں ہے، آپ دے رہے تو دودھ کا فائدہ بھی آپ اٹھا سکتے ہیں، یہ ایک الگ بات ہے، گھر تھا تو گھر کو مینٹیننس بھی تو کرنا ہے، کرایہ داروں کو رکھنا نکالنا یہ آپ کا ذمہ ہے، تو کچھ اس کے عوض آپ لے سکتے ہیں، لیکن بری نیت سے مت جاؤ کہ کوئی نہیں اس کا لے لیتا ہوں میں، چونکہ یتیم سماج کا سب سے کمزور فرد ہوتا ہے، اس لیے اللہ نے کہا اس کے مال کے قریب مت جانا سوا اچھی نیت سے، جب تک کہ وہ سمجھداری کو نہ پہنچ جائے، بالغ نہ ہو جائے۔ آگے فرمایا وَأَوْفُ الْكَيْلَ وَالْمِيزَانَ بِالْقِسْطِ، اور ناپ تول میں انصاف کے ساتھ کرو، اللہ فرمایا ناپ تول کو پورا پورا کرو، ٹھیک ہے، اور جو ہے انصاف کے ساتھ کرو۔ ہمارا معاملہ کیا ہے ناپ تول کے اندر، لیتے انصاف کے ساتھ ہیں، دیتے اپنی مرضی سے، وہ کیسے، میں ہوں ریٹیلر، میں سامان بیچتا ہوں، تو جب میں سامان لینے جاتا ہوں تو کیسا لیتا ہوں سامان، ایک کنٹل، تو ایک کنٹل بالکل ماپ کے، خود کا وزن پہ کھڑے ہو کے نہیں، میرا وزن سے چیک کرتا کہ یہ مشین برابر ہے کیا، پھر اس کے دو دو تین تین بار چیک کرا کر سب کر کے لیتا ہوں، کیوں، تو میرا ہے، بیچتے وقت ایک کنٹل مطلب 100 کلو سامان، ریٹرن کتنا آ رہا، 105 کلو، یہ تو بولے انکم ہے اپنی، وہ کیسا کرتے، وہ کاٹے کو پکڑ لیتا، نیچے سے 2 گرام کا ایڈجسٹمنٹ کرا ہوا ہے، 20 ग्राम इधर से मार लेता, उधर से किलो किलो के एडजस्टमेंट भी रहते कि जो टन में जिनके सेल होते हैं वो सब कर लेता था। एक टन लोहा लाकर सेल करता हूँ तो एक टन 50 किलो भरता है। लोग बोलते क्या अकलमंद है यार, जबरदस्त ताजिर है तुम, क्या 50 किलो बढ़ा देता, 50 किलो। अब क्या फिजिकली लोहा बढ़ता है वहाँ रहने से, कुछ उसको ग्रोथ होती है उसके अंदर? नहीं, ये डंडी मारता है। तो कहा लेते वक्त तो पूरा लेते हो, देते वक्त कमी? तो कहा मीज़ान नाप तोल में कमी ना हो। अब बहुत सारे लोग हैं, देखो भाई नाप तोल में कमी नहीं, ना मैं कभी नाप तोल में कमी नहीं करता, लेकिन तुम लीटर पीछे 200 ml मार लेते। लीटर का काम बोला कुरान ने, माप में भी कमी नहीं और तोल में भी कमी नहीं अपने, लीटर मीटर में दोनों में गड़बड़ है अपने, लेकिन नाप तोल में नहीं। कुरान के जाहिरी मतन को ले रहा है, नाप तोल नहीं, माना है कोई भी गेज जिस गेज से चीजों को मापा तोला नापा वेट किया जाता है उसमें गड़बड़ नहीं होना। फिर चाहे वो किलो हो, मतलब ग्राम हो सकता है, फिर वो मिलीग्राम हो सकता है ना, वो मिलीलीटर, मतलब समझ रहे ना, अलग अलग यूनिट्स हो सकते हैं, लीटर है, मीटर है ना, हमारे पास मतलब मीटर मतलब एक एक क्वांटिटी है, लीटर मतलब लिक्विड्स को जो मापा जाता है। तो ये सारी चीज़ें याद रखिए, जो भी क्वांटिटी होंगी इसके अलावा भी अगर कुछ चीज़ें होती है वो सब के अंदर आपको इंसाफ के साथ करना है माप तोल के अंदर। तो माप तोल में खाली वो बाट और वो तराजू नहीं है, भाई अब तो तराजू इतनी बोले मेरे पास, अब तो मैं डंडी मार सकता हूँ, नहीं, माना ये जो कुछ गेजेस, जो कुछ यूनिट्स, जो कुछ मैट्रिक्स चलते हैं चीज़ों को मापने और तोलने के, उन सारों के अंदर चाहे वो अलग अलग नामों से दुनिया के अलग अलग इलाकों में चलते हैं, उनको वैसा ही देना पड़ेगा आपको, है ना। और डंडी मारने के और उसके क्या हाल थे मैं आपको बता सकता हूँ कि मुख्तलिफ लोग किस तरह से चीज़ों को करते हैं, मापों को वजन डाल देते हैं, पीछे सुराख कर देते हैं, चीज़ों को कम भरते हैं, फेस आने आने तक चीज़ों को पलटा देते हैं, होता है ना, कुछ चीज़ों में लिक्विड होता है गिरता है तो वो बबल्स आना शुरू हो जाते हैं, अभी ख़त्म भी नहीं हुआ डाल दिया, चलो 100 लीटर लाया था बेच के आए तो 110 लीटर हो गया माशाल्लाह, तो क्या बरकत दी अल्लाह ने, बोले बाबा इसका तो सीधा बढ़ जाता, बोले क्वान्टिटी बढ़ जाती, चोरी है। तो कहा नाप तोल में कमी मत करो, ठीक है, अल्लाह ने फरमाया वाउफुल कैला वल मीज़ान बिल क़िस्त, नाप तोल में जो कमी मत करो। आगे अल्लाह फरमाया ला नुकल्लिफु नफ्सन इल्ला वुसहा, अल्लाह तुम्हारी नफ्स को तुम्हारी ताकत से ज़्यादा नहीं आजमाता। मतलब जो अहकामात बयान किए जा रहे हैं, तुम ये मत सोचो कि तुम अमल नहीं कर सकते, तुम कर सकते हो, इसलिए अल्लाह बयान कर रहा है। अल्लाह इतना हकीम और दाना है, जब स्कूल और टीचर, स्कूल और कॉलेज के सिलेबस बनाने वाले इतने होशियार होते हैं कि बच्चों को वही सिलेबस बनाते हैं जो वो कोप कर सकते हैं, बढ़ सकते हैं, तो अल्लाह तुम्हारा रब कैसे ऐसे हो सकता है कि तुमको ऐसा वजन डाले जो तुम बर्दाश्त नहीं कर सकते, तुम ये कर सकते हो, अल्लाह फरमा रहा है, अल्लाह तुमको तुम्हारी ताकत ज़्यादा नहीं आजमा रहा है। हम लोग क्या मामला है, अरे कितने अहकाम है यार, कितनी सख्त बात है, ये कैसे अमल करेंगे इस पर, आप नाप तोल में भला भलो वाला इसके बगैर हो सकता है क्या यार, आज कैसा होगा, अब देखो इतना मुश्किल है, ठीक है, इस आप जीना और फहश से, शराबखोरी से, नशे से, जुए से और इंटरेस्ट से बचे और कुछ हो सकता है यार, बहुत मुश्किल है, टफ है, नहीं, अल्लाह कह रहा है ये है ही नहीं ऐसी चीज़, तुम ये काम कर सकते हो जो अहकाम मैं बयान कर रहा हूँ कुरान में, ये मकसद इसका बोलने का, अल्लाह किसी नफ्स को उसकी ताकत से ज़्यादा नहीं आजमाता, तुम कर सकते हो, पॉसिबल है। आप बोलेंगे कैसा पॉसिबल है यार, लोग तो कितना वो कर रहे, तो आगे जा रहे, आप मत करके देखिए ना, आप मशहूर हो जाएंगे थोड़ी देर में, समझे आप। लोग अगर डंडी मारकर बेचते हैं तो क्या उस मार्केट में एक दुकान ऐसी नहीं है जिसको लोग पूछ पूछ कर जाते हैं वो दुकान कहाँ है, क्यों, तो वो डंडी नहीं मारता है, उसके चीज़ का भाव भी ज़्यादा होता है, समझे, उसके चीज़ का रेट भी ज़्यादा होता है। एक साहब मुझे कहने लगे कि बहुत मुश्किल है, ऐसा नहीं हो सकता कि कोई चीज़ प्योर की जाए तो हो जाएगा, उनका दूध का बिजनेस था, नहीं हो सकता है। मैंने कहा दूध फैट से बिकता है, ये बात तो तय है अपनी जगह, आजकल फैट से बिकता है, एक ज़माना था दूध उसकी असलियत पे बिकता था, लेकिन आज फैट से बिकता है, मुख्तलिफ 4, 5, 6, 7, 8 फैट है, फैट के हिसाब से रेट चेंज होते, 30, 35, 40, 45, 50, 60 रेट होता है, समझिए। लेकिन अगर कोई बोले ये बिल्कुल ओरिजिनल दूध है और उसके बाद भी उसमें डंडी हो तो धोखा होगा ना, तो ऐसे भी कुछ लोग हैं, 60 रुपये लीटर, लेकिन क्या है मामला, ओरिजिनल है, बोले ओरिजिनल बोले तो क्या, पहले तो दूध देने से भैंस को खूब पानी पिलाओ और फिर एक इंजेक्शन दे दो उसको, फिर ओरिजिनल बोलते कहाँ ओरिजिनल है, पूरा समझ आप, मिक्सिंग उसकी बॉडी में की जा रही है बाहर में, ओरिजिनल बोले तो आपके जानवर ने चारा चरा वो आया नेचुरल, जैसे आप दूध धोया और आपने दे दिया, आप ये बोल सकते हो इसका फैट कितना मैं नहीं बता सकता हूँ लेकिन दूध तो ओरिजिनल है, बोले नहीं नहीं ऐसा नहीं हो सकता करना, मैंने कहा आप ये फैट्स के हिसाब से भी रखिए और एक दूध ऐसा रखिए, ये कहिए कि जानवर का असली और असली लाइए बिल्कुल उसमें कुछ मत, ठीक है हम कोशिश करते हैं। उन्होंने क्या क्या शुरुआत की, अब ऐसी शुरुआत हो गई कि वो एक سٹینڈرڈ سیٹ کر دیا انہوں نے پورے علاقے میں, ہر کوئی بیچ رہا ہے دو دو سو ریٹ میں, ہر کوئی بول رہا ہے اس میں نفع بھی زیادہ اور فائدہ بھی زیادہ ہے. جانور کھڑا تھا جیسے لایا ویسا ہم بیچ رہے ہیں. اب اس میں یہ اوریجنل ہے, اس میں فیٹس کاؤنٹ بھی نہیں کر رہے ہیں. آپ کو چاہیے تو ساری چیزیں اس میں جو ہونا چاہیے سب ہے, نکلا اور آ گیا, ورنہ مکھن مسکا سب پروسیس کر کے لا کر اس کو رکھتے ہیں, سمجھے آپ. تو چل رہا ہے آج, اچھی ریٹ مل رہے ہیں. تو کہا آپ تو منافع, میں نے کہا کوشش تو کرو, دیکھیے اللہ تعالیٰ ایسے کیسے اپنے بندوں کے ساتھ کریں گا کہ جو اس کے چہیتے اور محبوب بندے جو اس کے خاطر جو ہے ناپ تول میں کمی نہیں کرتے ان کو کیسا پیچھے رکھیں گا اللہ. ہو کیسے سکتا, تم سوچ کیسے رہو ایسے, مطلب ہم کیسے سوچ سکتے کہ میری پہچان دنیا کے سب سے اونچے لیول تک یا اعلیٰ ترین منصبوں تک ہے اور میرا کام کوئی نہ کر پایا, ایسا کیسا ہو سکتا ہے. کریے تو صحیح. تو اللہ کہہ رہا ہے دیکھو کوئی چیز مشکل نہیں ہے اس میں جو تم سوچ رہے ہو, تم سب کر سکتے ہو. آگے فرمایا وَإِذَا قُلْتُمْ فَعَدِلُوا وَلَوْ كَانَ ذَا قُرْبَى وَبِعَهْدِ اللَّهِ أَوْفُوا, اللہ فرماتا ہے اور جو ہے ناپ تول میں کمی نہ کرو اور انصاف کے ساتھ کرو, ہم کسی شخص کو اس کی طاقت زیادہ نہیں آزماتے, اور جب تم بات کرو تو انصاف کرو گو وہ شخص خرابت دار ہی کیوں نہ ہو. جب بات کرو تو انصاف کی کرو, چاہے تمہارے رشتہ دار کے خلاف بات کیوں نہ جائے, حق بات کرو. آج حق بات کا کیا معاملہ ہے مجھے تفصیلات میں جانے کی ضرورت نہیں ہے. ایک جرم ہوا ہے, جرم کرنے والا انسان یہ ہے, اگر میرے خاندان کا ہے تو کوئی فرق نہیں پڑتا, دوسرا ہے تو مارو اس کو. میرے خاندان کا ہے تو اس کی دلیل بھی دی جاتی ہے, نہیں نہیں اپنا آدمی چھوڑ دو ایزی لے لو دوسرا, اچھا اس کو سزا دو. اپنی قومیت کا آدمی ہے تو سزا نہیں دی جائیں گی ہے نا, اور دوسری قومیت کا تو سزائے موت سنا دو. ٹھیک ہے, اپنا آدمی ہے تو یہ نہیں ہونا چاہیے. انصاف کی بات کرو چاہے تمہارے رشتہ داروں کے خلاف بات کیوں نہ جائے, یا اپنی نفس کے بات کیوں نہ خلاف جائے. ٹھیک ہے, تو کہا انصاف کی بات کرو چاہے وہ بات تمہارے رشتہ داروں کے خلاف کیوں نہ ہوں. ذالک وصاکم بھی لعلکم تذکرون, اور اللہ نے فرمایا اور اللہ تعالیٰ تم کو تاکیدی حکم دیتا ہے تاکہ تم یاد رکھو.